नहीं बस एक साईं आसरा होगा, पर उसको ढूंढना है अपने अंदर झांकना होगा। कोई तेरा नहीं बस एक साईं आसरा होगा। डर उस वक्त से जब दूर तक तू भागता होगा, तू डर उस वक्त से जब दूर तक तू भागता होगा, दूर तक भागता होगा। तेरे कर्मों का साया तेरा पीछा कर रहा होगा। कोई तेरा नहीं बस एक साईं आसरा होगा। किसी के लब पे जब भी जिंदगी से कुछ गिला होगा, किसी के लब पे जब भी जिंदगी से कुछ गिला होगा, जिंदगी से गिला होगा, तो साईं और उसके दरमियां फासला होगा। कोई तेरा नहीं बस एक साईं आसरा होगा। इधर दुनिया की भट्टी है, इधर साईं की ठंडक है, उधर दुनिया की भट्टी है, इधर साईं की ठंडक है, इधर साईं की ठंडक है, उधर जाओ इधर आओ तुझे ये सोचना होगा। कोई तेरा नहीं बस एक साईं आसरा होगा। तेरे रब से कोई नेकी बुराई छुप नहीं सकती, तेरे रब से कोई नेकी बुराई छुप नहीं सकती, बुराई छुप नहीं सकती, कोई देखे न देखे पर वो सब कुछ देखता होगा। कोई तेरा नहीं बस एक साईं आसरा होगा। न जाने कब कहाँ वो खोल दे رحمت کے دروازے نہ جانے کب کہاں وہ کھول دے رحمت کے دروازے کھول دے رحمت کے دروازے مگر اس کے لیے دن رات تجھ کو جاگنا ہوگا کوئی تیرا نہیں بس ایک سائیں آسرا ہوگا مکمل ذات ہے اس کی مکمل آس رکھ اس پر مکمل ذات ہے اس کی مکمل آس رکھ اس پر مکمل آس رکھ اس پر اسی نے درد بانٹے ہیں وہی تیری دوا ہوگا کوئی تیرا نہیں بس ایک سائیں آسرا ہوگا پر اس کو ڈھونڈنا ہے اپنے اندر جھانکنا ہوگا کوئی تیرا نہیں بس ایک سائیں آسرا ہوگا